कङ्ग्रेस पार्टीमा युवाहरूको परिभाषा फेर्नुपर्नेमा सहरी विकास मन्त्री खड्काको जोड, युवाको परिभाषा विचित्र रहेको टिप्पणी। पत्रकार महासङ्घको अधिवेशनमा चौतारी र क्रान्तिकारीले तालमेल गर्ने, आसन्न अधिवेशन नीति भन्दा नेतृत्वमै केन्द्रित रहेको भन्दै प्रगतिशील पत्रकार संघको चिन्ता। जनताको लागि जिल्ला जिल्लामा गई पूजा अर्चना गरेको पूर्व राजा ज्ञानेन्द्र शाहको भनाई, राजसंस्था फर्कने विश्वास। चीनमा एक वर्षमा 14,000 भन्दा बढी पत्रकारका परिचय पत्र रद्द, अमेरिकी राष्ट्रपति ओबामामा जापानको भ्रमणमा सम्बन्ध प्रगाढ बनाउने उद्देश्य। र चितवनमा भोलिदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु हुँदै आइपिएल क्रिकेटमा आज राजस्थान र चेन्नई भिड्ने। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। सर्वोच्च अदालतका स्थायी न्यायाधीशका लागि न्याय परिषदले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिनुभएको छ। उहाँको कार्यकाल केही दिन मात्र बाँकी छ। खासमा सर्वोच्च अदालतमा कार्यरत आचार्यले आज प्रधान न्यायाधीश दामोदर प्रसाद शर्मा समक्ष राजीनामा बुझाउनु भएको हो। राजीनामा पत्रमा उहाँले आफूभन्दा कनिष्ठलाई न्यायाधीशमा सिफारिस गरिएकाले आजदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गर्नु भएको छ। न्याय परिषदले हिजो सर्वोच्चको स्थायी न्यायाधीशका लागि आर्चनाको नाम सिफारिस गरेको थियो, जसमा सर्वोच्चले कारवाही गर्नु भनेका चोलेन्द्र शमशेर जबरा समेत रहनु भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा जसरी पनि नयाँ संविधान बन्ने दावी गर्नुभएको छ। प्रधानमन्त्री कोइरालाले विगतका कमी कमजोरीलाई सम्झँदै तोकिएको मितिमा संविधान निर्माणका लागि एकजुट भएर लाग्न सबै दलहरूलाई आग्रह पनि गर्नुभयो। निर्धारित समयमै संविधान बनाउन अब कुनै पनि शक्तिले रोक्न नसक्ने प्रधानमन्त्री कोइरालाको भनाइ थियो। पासाङ ल्याम्बो पर्वतारोहण प्रतिष्ठानले आज काठमाडौँमा गरेको कार्यक्रममा कोइरालाले शान्ति स्थायित्व र लोकतन्त्रको संस्थागत विकास गर्ने दायित्वलाई वर्तमान सरकारले पुरा गरिछाड्ने बताउनुभयो। उहाँले विगतका कमी कमजोरीलाई हटाउँदै राष्ट्र निर्माणको दिशामा गतिशील भई लाग्न दलहरूलाई सुझाव समेत दिनुभयो। सहरी विकास मन्त्री नारायण खड्काले कङ्ग्रेस पार्टीमा युवाहरूको परिभाषा फेर्नुपर्ने बताउनु भएको छ। उहाँले कङ्ग्रेसले गरेको युवाको परिभाषा विचित्रको भन्दै त्यसको व्यङ्ग्य समेत गर्नुभयो। आज बनेपामा आयोजना गरेको बदलिँदो राजनीति युवा र संविधान सभा विषयक एक दिन अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले युवाहरूको क्षमता र ऊर्जालाई राज्यले मूल प्रवाहमा समाहित गर्नुपर्ने सुझाव दिनुभयो। कङ्ग्रेसभित्र युवाको परिभाषा विचित्रको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री सुशील कोइरालालाई पनि युवा नेता भन्छन्, गिरिजा बाबुलाई पनि त्यस्तै भन्थे। कङ्ग्रेसले तत्काल युवाहरूको परिभाषालाई परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। युवाहरूलाई कसरी अगाडि बढाउने भन्ने कार्यदिशा तय नगरे फेरि पनि राजनीतिक अस्थिरता देखा पर्ने उहाँले दावी गर्नुभयो। संविधान निर्माण गर्ने क्रममा युवाहरूको भूमिका, क्षमता र ऊर्जालाई भरपूर उपयोग गर्नुपर्ने मन्त्री खड्काले बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले सरकारले बारम्बार अवसर दिँदा समेत अटेर गरी रोयल्टी नतिरी बन्द गर्ने क्यासिनो सञ्चालकहरूबाट जसरी पनि बकेता रकम असुल गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री आचार्यले एक हप्ताभित्र बकेता नबुझाए कानुनी प्रक्रियाबाट क्यासिनो सञ्चालकबाट बकेता असुल उपर गर्ने प्रक्रियाको सुरुवात गर्ने बताउनुभयो। सरकार क्यासिनो बन्द गर्ने सोचमा नभएको भन्दै आचार्यले पुराना सञ्चालकहरूले क्यासिनो नखोले नयाँ सञ्चालकलाई सञ्चालनमा ल्याउन आह्वान गरिने बताउनुभयो। उहाँले हिम पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई उचित क्षतिपूर्ति दिने पनि बताउनुभयो। नेपाल पर्यटन बोर्डमा रिक्त कार्यकारी अधिकृतको नियुक्ति पनि छिट्टै हुने उहाँको भनाइ छ। पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको लागि आफूले जिल्ला जिल्लामा गई पूजा अर्चना गर्न लागेको बताउनु भएको छ। बाह्रकोशी सनियामा रहेको सुरेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्न पुग्नुभएका पूर्व राजाले जनताहरूको सुख शान्तिका लागि आफू पूजा पाठमा व्यस्त रहेको बताउनुभयो। उहाँले भारतमा हिन्दूवादी नेता नरेन्द्र मोदीको शासन आउने र नेपालमा पनि त्यसको प्रभाव पर्ने गर्ने दावी गर्दै चाँडै नै राजसत्ता फर्किने विश्वास व्यक्त गर्नुभयो। पूर्व राजाको स्वागतमा त्यहाँका स्थानीय वासीहरूले राजा आओ देश बचाओ भन्ने विभिन्न नाराहरू लगाएका थिए। पूर्व राजाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरिएको थियो। नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले अध्यक्ष उदय शमशेर डाँडालाई नेतृत्व छाड्न अल्टिमेटम दिएका छन्। रमेश प्रसाद खरेल, राम रोकायम, टेकराज पौडेल, जीवन डङ्गो लगायतले राजधानीमा आज पत्रकार सम्मेलन गरी सभासद समेत रहेका राणाले आफ्नै नेतृत्व नछाडे बर्खास्त गर्ने चेतावनी दिएका हुन्। रमेश प्रसाद खरेलले राणाले सभासद भएपछि संगठनको काममा ध्यान नदिँदा संगठनको प्रभावकारिता कमजोर बनेको, 8 महिनासम्म केन्द्रीय समितिको बैठक नबोलाएको र जिल्लाको विवाद समाधान नगरेको आरोप लगाउनुभयो। उहाँले अध्यक्ष राणाले सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलले र पार्टीले पटक पटक महाधिवेशन गर्न निर्देशन दिँदा समेत व्यवस्था गरेको भन्दै तत्काल राजीनामा दिएर आगामी जेठ मसान्तसम्ममा महाधिवेशनको घोषणा नगरी आन्दोलन गरेर बर्खास्त गर्ने चेतावनी दिनुभयो। भर्खर मात्र गठन भएको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादीले पार्टी विस्तारको क्रममा देश दौडामा लागेको छ। विभिन्न जिल्लामा पार्टी विस्तारको क्रममा लागेका पार्टीका केन्द्रीय पदाधिकारीहरू आज चितवन आइपुगेका हुन्। उनीहरूले आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी चितवनमा पनि पार्टी विस्तार गर्न लागेको जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज गणेश गिरी पार्टीमा प्रवेश गरेको घोषणा समेत गर्नुभयो। त्यस्तै अन्य केहीले पनि विभिन्न पार्टी परित्याग गरी राष्ट्रवादी पार्टीमा प्रवेश गरेको जनाएका छन्। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष मिन्नाथ देवकोटाले अहिले देशभरि आफ्नो पार्टीमा प्रवेश गर्नेको जनलहर बढेको भन्दै पार्टीलाई साँच्चीकै देश र जनताको लागि काम गर्ने प्रतिबद्धता सुनाउनुभयो। उहाँले विदेशी हस्तक्षेपका कारण नेपालीहरूको अस्तित्व नै खतरामा परेकोले राष्ट्रियता रक्षाको लागि नै एकजुट हुनुपर्ने बताउनुभयो। अध्यक्ष देवकोटाले राष्ट्रियताको सवाललाई लिएर केही दिनमै प्रधानमन्त्री सुशील कोइरालालाई पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गर्ने जानकारी दिनुभयो। माओवादीबाट छुट्टिएर नयाँ पार्टी बनाउनु भएका अध्यक्ष देवकोटाले वामपन्थी आन्दोलनलाई 50 वर्षपछि धकेल्ने काम स्वयं माओवादीले गरेको आरोप लगाउनुभयो। उहाँले देशमा 2 पटकसम्म संविधान सभा निर्वाचन भए पनि संविधान सभाबाट नै संविधान बन्न सक्ने दावी गर्नुभयो। उहाँले ठुला दलले मुलुकलाई मुठभेडतर्फ लान खोजेको भन्दै सबैलाई सचेत भएर बस्न आग्रह गर्नुभयो। उहाँले सरकारले गर्न खोजेको स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टीले सहभागी नचनाउने स्पष्ट पार्नुभयो। संघीय समाजवादी पार्टी परित्याग गरी राष्ट्रवादीमा प्रवेश गरेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज गणेश गिरीले पार्टी नीति अनुरूप नचलेकोले पार्टी परित्याग गरेको बताउनुभयो। नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनमा प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्घ बीच आपसी तालमेल गर्ने सहमति भएको छ। द्विपक्षीय छलफलमा प्रेस चौतारीबाट केन्द्रीय अध्यक्षका उम्मेद्वार महेन्द्र विष्टलाई क्रान्तिकारी पत्रकार सङ्घले सघाउन सहमत भएको छ। त्यसै गरी केन्द्रीय उपाध्यक्षमा क्रान्तिकारीका उम्मेद्वार खिल बहादुर भण्डारी र महासचिवमा उजिर मगरलाई चौतारीले सघाउने भएको छ। मगरले आदिवासी जनजाति पत्रकारको समेत समर्थन पाउने क्रान्तिकारी पत्रकार सङ्घको छ। चौतारी र क्रान्तिकारी बीच भएको छलफलमा एकजना सचिव समेत क्रान्तिकारीलाई दिने सहमति भएको स्रोतले बताएको छ। क्रान्तिकारी पत्रकार सङ्घले पत्रकार संगीता खड्कालाई सचिवमा उम्मेद्वारको प्रस्ताव गरेको छ। यसैबीच नेपाली कङ्ग्रेस निकट प्रेस युनियनले भने अध्यक्षमा पोषण केसीको नाम घोषणा गरिसकेको छ। युनियनका तर्फबाट महासचिवमा जगत नेपाल वा रामजी दाहाल मध्ये एक उठ्ने तयारी छ। महासङ्घको केन्द्रीय अधिवेशन 20-21 गते राजधानीमा हुँदैछ। प्रगतिशील पत्रकार संघ नेपाल पत्रकार महासंघको 24 महाधिवेशन पनि नीति भन्दा नेतृत्वमै केन्द्रित हुने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ। अध्यक्ष नारायण शर्माले विज्ञप्ति निकालेर मूल्य मान्यता नीति बिनाको नेतृत्वले सही काम गर्न नसक्ने भन्दै श्रमजीवी पत्रकारको हक रहितलाई केन्द्रमा राख्न सुझाव दिनुभएको छ। संघले पत्रकार महासंघमा उत्पीडित र पिछडिएका क्षेत्रको वास्तविक प्रतिनिधित्व हुने गरी विधान संशोधन गरी समावेशी बनाउन र केन्द्रीय समितिमा खुल्ला सदस्यको व्यवस्था गर्न माग गरेको छ। संघले श्रमजीवी पत्रकार र लगानीकर्ता एउटै संस्थाको सदस्य भएर चुनावी प्रतिस्पर्धा गर्ने वातावरण बन्द गर्नका लागि सदस्य वितरणमा नयाँ मापदण्ड बनाउन पत्रकार महासंघको नेतृत्व र पत्रकारका अरू संगठनलाई आग्रह गरेको छ। नेपाल पत्रकार महासंघलाई आम श्रमजीवी पत्रकारको संगठन भनेर नारा लगाइरहँदा यो कसको र कस्तो संगठन हो भन्ने गम्भीर प्रश्न उठेको छ। विज्ञप्तिमा भनिएको छ, पत्रकार महासंघले आफूलाई वास्तविक श्रमजीवी पत्रकारको संगठन बनाउन मालिक र कामदार एकै ठाउँ सदस्य भएर चुनावी प्रतिस्पर्धा गर्ने वातावरणको अन्त्य गर्नुपर्छ। संघले पत्रकार महासंघलाई ट्रेड युनियन बनाउनु पर्नेमा जोड दिँदै सकेसम्म सबैको प्रतिनिधित्व हुने गरी सहमतिमा पत्रकार महासंघको नेतृत्व चयन गर्न आग्रह गरेको छ। संघले सहमति हुन नसकेमा एकल ढङ्गले पनि चुनावमा अघि बढ्ने जनाएको छ। निजी प्रकाशन गृहले एसएलसीमा सुधेका प्रश्न पत्रको सङ्गालो बनाएर बिक्री वितरण गर्न नपाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानो टिमीले विभिन्न समयमा एसएलसी परीक्षामा सुधेका प्रश्न पत्र बिना अनुमति छापेर बेच्ने रोक लगाउँदै त्यसो गरेमा कारवाही गर्ने चेतावनी दिएको छ। विभिन्न प्रकाशन गृहले विभिन्न समयमा एसएलसी परीक्षामा सोधेका प्रश्न पत्रको सङ्गालो बनाएर बिक्री वितरण गर्ने गरेका छन्। त्यसलाई परीक्षा नियन्त्रण कार्यालयले गैर कानुनी भनेको छ। छाप्नु अघि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। कडा खालको संक्रमण विरुद्ध दिने अरिस्टो कम्पनीको मोनोसेफ इन्जेक्सनमा सिसाका टुक्रा फेला परेको छ। बाह्रको बेनौली उपस्वास्थ्य चौकीमा औषधिमा सिसाका टुक्रा भेटिएको स्थानीय उपस्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्र प्रसाद शाहले बताउनुभयो। अरिस्टो कम्पनीको औषधिमा सिसाका टुक्रा भेटिएकाले तत्काल नै अनुसन्धान गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताउनुभयो। उहाँले जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सचेत रहन स्वास्थ्य कर्मीलाई आग्रह गर्नुभयो। सरकारले भन्दा पनि प्राइभेट कम्पनीले सप्लाई गरेकाले समस्या भएको उहाँले बताउनुभयो। औषधि व्यवस्था विभागका महानिर्देशक डाक्टर गजेन्द्र भुजेले बिरगंजमा रहेको औषधि व्यवस्था विभागको कार्यालयले अनुसन्धान गर्ने र खराब पाइएको अवस्थामा औषधिलाई प्रतिबन्ध लगाइने जानकारी दिनुभयो। उहाँले ब्याच नम्बरका सबै औषधिको अनुसन्धान गरिने बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्जमा पालिएको हात्तीले कुल्चँदा निकुञ्जमा कार्यरत एक युवकको आज ज्यान गएको छ। निकुञ्जको हात्ती मचानबाट दक्षिणतिर घाँस काट्न गएका बेला आफैले स्याहार गर्दै आएको हात्तीले कुल्चँदा पशुवा पदमा कार्यरत ठाकुरद्वाराका 34 वर्षका छोटकी थारूको ज्यान गएको हो। जात्राकली हात्ती चढेर घाँस काट्न गएका बेला हात्तीले अर्को एकजनालाई हान्न खोज्दा छोटकी भुइँमा खस्नु भएको थियो। भुइँमा खस लगत्तै हात्तीले कुल्चँदा घटनास्थलमै ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो। उता भोजपुर सदरमुकाम नजिकै पोखरीमा ढुङ्गा फुटाउने कामदार बीचको विवादमा एकजनाको हत्या भएको छ। आज बिहान 10 बजेतिर भोजपुर 3 बस्ने गोविन्द विकले सँगै काम गर्ने साथी अन्दाजी 30 वर्षका अशोक भनिने युवकलाई टाउकोमा हम्मरले हानेर हत्या गरेका हुन्। गोविन्दले विवादपछि ढुङ्गा फुटाउने हम्मरले टाउकोमा हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। अन्डाको उपभोक्ता मूल्य आजदेखि 2 रुपियाँ बढेको छ। नेपाल अन्डा उत्पादक सङ्घले 10 रुपियाँमा बिक्री गर्दै आएको अन्डाको मूल्य बढाएर प्रति गोटा 12 रुपियाँ पुर्याएको हो। कुखुरा पालक किसानको लागत दाना तथा कुखुरा पालनका लागि चाहिने सामग्रीको मूल्य बढेको र अन्डाको उत्पादन विगतको तुलनामा घटेकाले मूल्य बढाएको सङ्घका कार्यकारी अधिकृत शिव प्रसाद बरालले बताउनुभयो। सङ्घले अन्डाको फार्ममा मूल्य प्रति प्रतिक्रेज 250 रुपियाँ, विक्रेता मूल्य 290 रुपियाँ, उपभोक्ता मूल्य 295 रुपियाँ कायम गरेको छ। एक वर्ष अघिसम्म दैनिक 30 लाख गोटा अन्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर दैनिक 15 लाख गोटा मात्र उत्पादन भइरहेको छ। बर्डफ्लूका कारण स्थित समयसम्म किसानले कुखुरा पालन सुरु गर्न नसकेको र उचित क्षतिपूर्ति पाउन नसक्दा किसानको आकर्षण कम हुँदै गएकाले अन्डा उत्पादनमा प्रभाव परेको नेपाल अन्डा उत्पादक सङ्घले जनाएको छ। अन्डा उत्पादनका लागि यस कुखुरा पालनमा 2000 किसान आबद्ध छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ, वर्तमान सरकार अहिलेसम्मकै निरीह भएको भन्ने ए माओवादी नेता टोपबहादुर रायमाझीको आरोपप्रति तपाईँ के भन्नुहुन्छ? ए, केही नगर्दा त्यस्तै लाग्छ, बी, तत्काल केही गर्न सकिन्न, र सी, प्रतिपक्षीको धर्म। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए, केही नगर्दा त्यस्तै लाग्छ भन्नेमा 37%, बी, तत्काल केही गर्न सकिन्न भन्नेमा 43%, र सी, प्रतिपक्षीको धर्म भन्नेमा 20% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, देशभर देखिएको पेट्रोलियम पदार्थको अभावप्रति तपाईँको विचार के छ? ए, बक्यौता नबुझाएपछि यस्तै हो, बी, मूल्य बढाउने सरकारको रणनीति, र सी, भण्डारण गर्ने प्रवृत्ति रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन, मुगलिन 9-20 काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0556-63-063, मोबाइल नंबर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, चिनमा एक वर्षमा 14,000 भन्दा बढी पत्रकारका परिचय पत्र रद्द गरिएको छ। सन् 2013 सुरुवातदेखि नक्कली पत्रकार विरुद्ध चलाइएको अभियानमा 14,455 पत्रकार परिचय पत्र रद्द गरिएको स्टेट एन एडमिनिस्ट्रेसन अफ प्रेस पब्लिकेसन रेडियो फिल्म एन्ड टेलिभिजनले जनाएको छ। गएको वर्ष कुल 216 अवैध अखबार र म्यागजिनमाथि छानबिन गरिएकोमा यसमध्ये 76 माथि प्रतिबन्ध लगाइएको छ। अधिकारीहरूले नक्कली पत्रकार संलग्न भएको भनिएका 298 आपराधिक घटनाको अनुसन्धान गरिएको र 15 लाख भन्दा बढी गैर कानुनी पत्रिका र म्यागजिन जफत गरिएको पनि बताएका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामा साताव्यापी एसिया भ्रमणको सिलसिलामा जापान पुग्नु भएको छ। अप्रिल 23-29 तारिकसम्मका लागि तय गरेको एसिया भ्रमणका लागि ओबामा जापान जानुभएको हो। उहाँले जापान लगायत दक्षिण कोरिया, मलेसिया र फिलिपिन्सको भ्रमण गर्ने कार्यक्रम छ। ओबामाको एसिया भ्रमणको उद्देश्य एसियाली राष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ बनाउन र एसियामा अमेरिकाको बलियो उपस्थिति जनाउने रहेको व्हाइट हाउसले जनाएको छ। साथै ओबामाको एसियाली मुलुकको भ्रमणले अमेरिका र एसियाली राष्ट्रहरूबीचको आर्थिक रणनीतिलाई सशक्त बनाउने विश्वास अमेरिकी अधिकारीहरूले गरेका छन्। खेल समाचार चितवनको भरतपुरमा आज भोलिदेखि मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता हुने भएको छ। मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भोलिबाट 13 गतेसम्म मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सञ्चालन हुने प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका 19 जिल्लाका 126 जना खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्डो र उसु खेल सञ्चालन गरिनेछ। यसअघि सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेलबाट छनौट भएका खेलाडीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् भने क्षेत्रीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूले यही वैशाख 15 गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ सेलमा सहभागिता जनाउने पाउने जिल्ला खेलकुद विकास समिति चितवनका प्रवक्ता रामहरि सिडाईले जानकारी दिनुभयो। प्रतियोगिताको एक विशेष समारोहका बेस भोलि बिहान 11 बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज जयपुर अर्थात् राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दैछ। यसअघि समान एक एक खेल जितेका दुवै टोली आज जितको खोजीमा हुनेछन्। दुई खेलमध्ये एकमा जित र एकमहार बिहोरी पनि चेन्नई रनरेटका आधारमा तेस्रो स्थानमा छ भने राजस्थान पाँचौँ स्थानमा छ। खेल बेलुका 8 बजेपछि सुरु हुनेछ। गैरातीको खेलमा किङ्स इलेभेन पन्जाबले जित हात पार्दै लगातार तेस्रो जित दर्ता गरेको छ। जितसँगै पन्जाब 6 अङ्कका साथ प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको हैदराबाद बिना अङ्क पुछारमा छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कङ्ग्रेस पार्टीमा युवाहरूको परिभाषा फेर्नुपर्नेमा शहरी विकास मन्त्री खड्काको जोड, युवाको परिभाषा विचित्र रहेको टिप्पणी। पत्रकार महासङ्घको अधिवेशनमा चौतारी र क्रान्तिकारी सङ्घले तालमेल गर्ने आसन अधिवेशन नीतिभन्दा नेतृत्वमै केन्द्रित रहेको भन्दै प्रगतिशील पत्रकार सङ्घको चिन्ता। जनताको लागि जिल्ला जिल्लामा गई पूजा अर्चना गरेको पूर्व राजा ज्ञानेन्द्रको भनाई, राजसंस्था फर्कने विश्वास। चीनमा 1 वर्षमा 14,000 भन्दा बढी पत्रकारका परिचय पत्र रद्द। अमेरिकी राष्ट्रपति ओबामा जापानको भ्रमणमा, सम्बन्ध प्रगाढ बनाउने उद्देश्य। र चितवनमा भोलिदेखि राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु हुँदै आइपिएल क्रिकेटमा आज राजस्थान र चेन्नई भिड्ने। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार।